नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। एमालेको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन 13 सदस्यीय कमिटी गठन, भोलिसम्म प्रस्तावलाई अन्तिम रूप दिइने। नेताको गलत भूमिकाले राजतन्त्रको पुनर्बहाली हुन सक्ने मसालका महामन्त्री सिंहको दाबी। लोकतन्त्र र गणतन्त्र बचाउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको भनाई। चिनमा स्वर्तिजन्य पदार्थको विज्ञापनमा रोक लगाउन स्वास्थ्य विज्ञको माग। युद्धका बेला हुने यौन हिंसालाई रोक्ने बारे छलफल गर्न बेलायतमा विश्वव्यापी सम्मेलन हुँदै। र विश्वकप फुटबलको अन्तिम अभ्यास खेलमा दक्षिण कोरिया घानासँग पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। नेकपा एमाले विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन पार्टी अध्यक्ष जननाथ खनालको समक्षमा 13 सदस्यीय कमिटी बनाएको छ। पार्टी कार्यालय बल्खमा आज बिहान बसेको केन्द्रीय कमिटी बैठकले बुधबारसम्ममा विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिन कमिटीलाई जिम्मा लगाएको हो। कमिटीमा महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ग्यावाली, विष्णु पौडेल, शङ्कर पोखरेल तथा नेताहरू सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, भीम रावल, बेदुराम भूषाल, अष्टलक्ष्मी साकी लगायत हुनुहुन्छ। संगठन विभागका प्रमुख युवराज ग्यावालीले पेश गर्नुभएको विधान संशोधन प्रस्तावमा अध्यक्ष, 1 वरिष्ठ नेता, 3 उपाध्यक्षीय, महासचिव, 5 जना सचिव सहित 11 जनाको कार्य समिति र 120 सदस्यीय केन्द्रीय कमिटी हुने प्रस्ताव गरिएको छ। यो प्रस्तावबारे केन्द्रीय सदस्यहरूले दिएको सुझाव समेटेर अध्यक्ष समजगतको कमिटीले अन्तिम टुङ्गो लगाउने केन्द्रीय सदस्य ठाकुर गैरीले जानकारी दिनुभयो। यस्तै अहिले केही बेरपछि बस्ने एमाले केन्द्रीय कमिटीको बैठकमा सङ्गठित सदस्य नवीकरणको अवस्था र महाधिवेशन प्रतिनिधि छनौटबारे छलफल हुने भएको छ। सचिव युवराज ग्यावालीले पेश गर्नुभएको प्रस्तावमा केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च लगायतका केन्द्रीय निकायहरूबाट 270 जना मनोनित 5% सहित जनवर्गीय संगठन, अञ्चल र केन्द्रीय विभागहरूको तर्फबाट 220 प्रतिनिधि हुने प्रस्ताव गरिएको छ। यस्तै क्षेत्रबाट 200 जना संगठित सदस्य बराबर 1 जना र महिलातर्फ 150 बराबर 1 जना प्रतिनिधि हुने व्यवस्थासहित 1800 प्रतिनिधिको प्रस्ताव गर्नुभएको छ। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले राजनीति नियम र विधिबाट चल्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी कास्कीद्वारा आज आयोजित भेटघाटमा बोल्दै आफू राजनीतिको फोहोरी खेलमा नलागेको बताउनुभयो। महाधिवेशनले असल नीति, विधि र नेतृत्व चयन गर्ने भन्दै उहाँले आफू पद लोलुप भने नरहेको बताउनुभयो। पार्टीकी नयाँ पुस्ता र मुलुकले पनि आवश्यक महसुस गरेकाले अध्यक्ष पदमा उठ्न लागेको उहाँले बताउनुभयो। अब पार्टी ठगी गरेर, लुटेर र ठेकदारबाट कमिसन लिएर नभई आफै उत्पादनशील कार्य गरेर पार्टी चलाउनुपर्ने उहाँले बताउनुभयो। ढाँटको राजनीति नचल्ने भन्दै उहाँले आफू एक कार्यकालभन्दा बढी समय अध्यक्षमा नरहने प्रतिबद्धता जनाउनुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बहसलाई केही तत्त्वले विवादको रूपमा प्रचार गरेको दावी गर्नुभएको छ। नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा विवाद नभएर बहस भएको भन्दै जीवन्त पार्टीमा बहस हुनु स्वाभाविक भएको बताउनुभयो। उहाँले संसारभरका कम्युनिस्ट पार्टीहरूमा बहस रहेको भन्दै ए माओवादीको बहसलाई भने केही तत्त्वले सुनियोजित तरिकाले विवाद भनेर प्रचार गर्ने गरेको टिप्पणी गर्नुभयो। ती तत्त्वहरूले जति हल्ला मचायो त्यति पार्टी एकताबद्ध भएर जाने अध्यक्ष प्रचण्डको भनाइ थियो। पार्टीभित्र कार्यदिशाका विषयमा विवाद नरहेको दावी गर्दै पार्टीलाई वैज्ञानिक दिशामा अगाडि बढाउने सवालमा बहस सुरु गरिएको भन्दै पार्टीको विकास र कार्यदिशा परिमार्जन गर्न गम्भीर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो। नेकपा मसालका महामन्त्री मोहन विक्रमसिंहले ठूला राजनैतिक दलका नेताको गलत भूमिकाका कारण नेपालमा राजतन्त्रको पुनर्बहाली हुन सक्ने सम्भावना रहेको बताउनु भएको छ। भारतमा भएको सत्ता परिवर्तनले यहाँका दलका नेताहरूको भूमिका बदलिन सक्ने भन्दै जनताले चनाखो भएर लोकतन्त्र र गणतन्त्र बचाउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। आज धनगढीमा पत्रकारसँगको भेटघाटमा विश्वमा राजतन्त्र खत्तम भएर पुनः आएका उदाहरण उल्लेख गर्दै दलहरूको गलत भूमिकाका कारण नेपालमा पनि राजतन्त्रको पुनस्थापना हुने सम्भावना रहेको उहाँले बताउनुभयो। भारतमा आएको चुनावको परिणामले राजावादीहरू उत्साहित भएको उहाँले बताउनुभयो। नेपालको राजनीति कस्तो बनाउने भन्ने निर्धारण यहीँका जनताले गर्ने भए पनि नरेन्द्र मोदी हिन्दूवादी भएकाले नेपालमा प्रभाव पर्न सक्ने उहाँको भनाइ छ। प्रधान सेनापति गौरव शमशेर राणा एक साता लामो भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ। भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणामा भारतीय सेनाको इन्डियन मिलिटरी एकाडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुन प्रधान सेनापति राणा नयाँ दिल्ली जानु भएको हो। भ्रमण दलमा उपरथि पूर्णचन्द्र थापा र सहसेनानी कीर्तिराज भण्डारी पनि सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति राणाले भारतीय रक्षा मन्त्री अरुण जेटली सहित वायु र जल सेना प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाल इस्टु र प्याप्सन बीच द्विबुधे सहमति भएको छ। सहमतिसँगै बन्द संस्थागत विद्यालय खुलेका छन्। पूर्व सहमति कार्यान्वयन नभएको भन्दै नेपाल इस्टुले चितवनका सबै संस्थागत विद्यालय बन्दको आह्वान गरेपछि नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टु निजी विद्यालय तथा आवासीय विद्यालय अर्ग सङ्गठन प्याप्सन बीच वार्ता भएको हो। नेपाल इस्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले वार्तामा असोज 5 गतेको सहमतिअनुसार असार 10 गतेभित्र कार्यान्वयन गर्ने र सहमति कार्यान्वयन भए नभएको अनुगमन गर्न 6 सदस्यीय अनुगमन समिति गठन गर्ने सहमति भएपछि आजदेखि विद्यालय खुलेको जानकारी दिनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। आफू अस्पताल भर्ना भएको मौका पारेर माधव नेपालले युद्धको घोषणा गरेको एमाले नेता केपी ओलीको टिप्पणीप्रति तपाईँ के भन्नुहुन्छ? ए नेपाल पक्षलाई चिडाउने काम बी ओलीको बोली रसी बुझी नसक्नुको राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमौली पोखरा नानगढ परासीबुटुल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन फोन नम्बर 056563063 मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बेलुकासम्म घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। चीनमा स्वर्थीजन्य पदार्थको सबै प्रकारका विज्ञापन र प्रवर्धनमा रोक लगाउनुपर्ने माग स्वास्थ्य विज्ञहरूले गरेका छन्। राष्ट्रिय विज्ञापन कानुनको संशोधित मसौदा सार्वजनिक भएपछि स्वास्थ्य अधिकारी र अधिकार कर्मीले नयाँ कानुनमा स्वर्थीजन्य पदार्थको विज्ञापन वा प्रवर्धनमा सबै प्रकारका आम सञ्चार माध्यम प्रयोग गर्न रोक लगाउनुपर्ने माग गरेका हुन्। कानुनको संशोधित मसौदामा रेडियो टेलिभिजन सिनेमा अखबार म्यागजिन लगायतका सञ्चार माध्यमलाई स्वर्थीजन्य उत्पाद